बाटो ए संग सेव सुरक्ष रामको बाटो ज्ञान हामी प्यारो लाग्छ मलाई त्यसै बाटो माया लाग्छ मता से बा समाज नहीं थे ना आनंद ने छुटे यहाँ तुर देश को सेवा करना उमेर ढल्यो पैसा फुल्यो देशकै सेवा गर्यो